मनोरञ्जन का लागि सुनो हजुर रेडियो अर्पण सुनो हजुर। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम बाल आवाज। सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज र यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम बाल आवाज। र कार्यक्रम बाल आवाजको साथमा तपाईँकै साथमा तपाईँकै माझमा तपाईँ जस्तै साना साना भाइ बहिनीले गाउनु भएको गीतहरू बजाउनेछु अनि त्यसपछि तपाईँले नै मन पराउनु भएको अनि तपाईँलाई नै काम लाग्ने सूचनामूलक प्रस्तुतिहरू पनि दिनेछु। र साथीहरू आज पनि तपाईँ हामीलाई कल गर्न सक्नुहुन्छ। हाम्रो स्टेसनको नम्बर रहेको छ 0556363332 र 0556363333 रहेको छ हाम्रो स्टेसनको नम्बर। यसमा आएर आफ्नो ट्यालेन्टहरू देखाउन सक्नुहुन्छ। हाम्रो साथीहरू कति ट्यालेन्ट हुनुहुन्छ है, कोही साथीलाई गीत गाउन आउँछ, कविता भन्न आउँछ, जोक्स भन्न आउँछ, चुटकिला भन्न आउँछ, जे आउँछ ढुक्कसँग आखिर आफ्नो प्रतिभा देखाउने हो। त्यसैले आफ्नो प्रतिभा देखाउनको लागि कहिले पनि पछाडि हट्नुहुन्न, अगाडि बढ्नुपर्छ, आफ्नो प्रतिभाको डेभलप गर्दै जानुपर्छ आफूले। त्यसैले आफ्नो प्रतिभा देखाउन लाज मान्नुहुन्न। त्यसैले 0556363332 रहेको छ हाम्रो स्टेसनको नम्बर, यसमा आउन सक्नुहुन्छ र कल गर्नुहोस् भन्ने क्रममा हामीलाई 8 क्लाससम्म पढ्ने साथीले मात्र कल गर्न सक्नुहुन्छ र आफ्नो ट्यालेन्ट देखाउन सक्नुहुन्छ। सो साथीहरू तपाईँहरू कल गर्दै गर्नुहोस् र यतिखेर पनि आउनुहोस् कार्यक्रमको सुरुवातमा सुनौ यो मिठो साङ्गीतिक आवाज। कपुरीको कले कल्लाई बोलायो, मोटो दाजु खाले मलाई चलायो, गाई गुडे गाए गाई चरायो, घर जसो घाको बाख्रा हरायो। आखा थुप्ले माँ को आखै फुटे था, यो मिठो साङ्गीतिक आवाजपछि पुनः स्वागत छ साथीहरू, सुनिरहनु भएको छ रेडियो अर्पण 107.5 मेगाहर्जमा आइरहेको छ कार्यक्रम बाल आवाज। र यदि आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न चाहनुहुन्छ भने हाम्रो स्टेसनको नम्बरमा कल गर्न सक्नुहुन्छ 056-563-332 र 056-563-333 रहेको छ हाम्रो स्टेसनको नम्बर। यसमा आएर आफ्नो ट्यालेन्ट देखाउन सक्नुहुन्छ। र यतिखेर पनि कोही साथी हुनुहुन्छ लाइनमा, आउनुहोस्, कहाँबाट को हुनुहुन्छ अनि हामीलाई के ट्यालेन्ट देखाउनुहुन्छ, सो त्यसैले भनौँ। हेलो, हेलो, नमस्ते। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? ओके, बसन्तजी कति क्लासमा पढ्नुहुन्छ? एट क्लासमा। अनि हाम्रो बसन्तजीको यो एक हप्ता भोरि के कस्तो हालखबर छ? हेलो बसन्त, हेलो। ओके, कोही साथी हुनुहुन्थ्यो लाइनमा तर डिस्कनेक्ट भइसकेछ। यसरी नै तपाईँ आफ्नो ट्यालेन्ट देखाउन चाहनुहुन्छ भने 056-563-332 रहेको छ हाम्रो स्टेसनको नम्बर, आफ्नो ट्यालेन्ट देखाउने हो। त्यसैले साथीहरू, आफ्नो ट्यालेन्ट देखाउन भने लाज मान्नु हुँदैन, त्यसैले आफ्नो ट्यालेन्ट देखाउन सक्नुहुन्छ हाम्रो स्टेसनमा आएर भन्ने क्रममा। साथीहरू, आज बिहान त पानी परेको थियो नि है, त्यसैले प्रायः जस्तो आज सबै ठाउँमा पानी परेको छ। त्यसैले आज मौसम घाम लागे पनि शीतल छ नि साथीहरू, भर्खर मात्र पढेर आउनुभयो होला, मौसम शीतल भएकोले आज त क्लासमा पढ्दा मजा भयो होला है साथीहरू। त्यसैले गर्दा पनि आज मैले तपाईँकै लागि भनेर एउटा बादल दाईले पार्ने पानी भन्ने शीर्षकको कविता ल्याएकी छु, त्यसैले ध्यान दिएर सुन्नुहोस् है त। बादल दाई झारी देऊ न पानी, सबैलाई पानी दिने कति जाति तिमी, रोकिदेऊ न चलेको ठुलो हुरीलाई, गाह्रो भयो सहन सानो चरीलाई, भनिदेऊ न आकाशलाई गडुङ गुडुङ नपार, रिसले असिनाको सेता गेडी नझार, बाढी पहिरो ल्याउने हुन्न काम नगर, ठिक्क पानी झारिदेऊ धेरै ठुलो नपार, कालो बादल दाई सेतो बादल दाई, माथि माथि उड्ने पखेटा चाहि खोइ रे। पुगे पनि साथीहरू, बादल दै पानी फालिदेऊ भनेर हाम्रो कविताले भन्दैछ नि साथीहरू। आज त ट्याक्कै पानी परेको थियो है, अनि साथीहरू कस्तो इन्ट्रेस्टिङ लाग्यो होला नि मैले यस्तो रमाइलो कविता सुनाउँदा भन्ने क्रममा कोही साथी हुनुहुन्छ लाइनमा फेरि पनि। हेलो, नमस्ते। हेलो, हेलो, oh my god, कोही साथी हुनुहुन्छ लाइन? हेलो, हजुर, कुरा गर्नु। हेलो, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, अभिषेक। अभिषेक कहाँदेखि बोल्दै हुनुहुन्छ? हेलो, ओके, कोही साथी हुनुहुन्थ्यो लाइनमा। आज के भएको छ राज दाइ, हाम्रो कन्ट्रीमा दुईजना साथीहरू आउनुभयो, दुईजनासँगै म कुराकानी गर्न सकिनँ, आइ एम एक्सट्रिमली सरी फर द्याट। त्यसैले साथीहरू, अब भने पक्कै पनि तपाईँको फोन कल लाग्छ, डायरेक्ट गर्दै गर्नुहोस्। 056-563-332 र 33 रहेको छ हाम्रो स्टेसनको नम्बर भन्ने क्रममा। फेरि पनि आउनुहोस् न यो मिठो आवाज, त्यसपछि एउटा छोटो ब्रेकको पालो, त्यसपछि म फेरि पनि आउनेछु, सो सुन्दै गर्नुहोस् रेडियो अर्पण। Sweet.

फोटोकपी मेसिन 10 वाटबाट चल्ने हेटोरादेखि काउसतीसम्मको लागि किस्ता बन्दी सेवा लगायत फोटो प्रिन्टर फोटो पेपर कार्ट्रिज इङ्क कप टिसर्ट छाप्ने मेसिन उपलब्ध रहेको जानकारी गराइन्छ। सम्पर्क एसटिसी नेपाल पिप्ले चितवन प्रोपाइटर प्रकाश शिवाकोटी मोबाइल 98 450 45 349 र 98 068 45 700। पाइने स्थानहरू नारायणगढ सम्पर्क क्यानन हाउस मोबाइल नम्बर 98 450 55 391 हेटोडा सम्पर्क मनोकामना फ्लेक्स मोबाइल नम्बर 98 450 71 258। हंस मनोरञ्जन केन्द्रमा एकै पटक 300 जना सम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था, महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था, बेबी स्विमिङ पुल, लकर सुविधा, स्विमिङ गर्दै खान सकिने व्यवस्था, विवाह व्रत बन्ध बर्थडे पार्टी मिटिङ तथा 2000 जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा, विशेष सांगीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था, कैलाश पर्वत, कलात्मक ढुङ्गे धारा, चिल्ड्रेन पार्क, म्युजिकल सावर डान्स, रेस्टुरेन्ट, साथमा पर्याप्त पार्किङको सुविधा, चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज। आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था, होटल गंगोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था, साथै 3 महिनादेखि 1 वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा 15% छुटको व्यवस्था। सम्पर्क हंस मनोरञ्जन केन्द्र रत्नगर टाढी, फोन 056551538, मोबाइल 98550660040 र 98029565045, वेबसाइट www.hmkchitaun.com। स्वागत छ, सुनिरहनु भएको छ रेडियो अर्पण 107.5 मेगाहर्जमा आइरहेको छ कार्यक्रम बालाउज, र कार्यक्रम बालाउजको साथमा तपाईँसँगै बसेर तपाईँसँगै मिठा मिठा कुराकानी गर्न, रमाइला रमाइला गीत बजाउन अन एयरमा म सुझा आइसके, र यतिखेर मेरो आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै गरी मोबाइल सेटमा पुर्याउनको लागि मलाई कन्टेन्टबाट हेल्प गरिरहनु भएको छ राज दाईले। साथीहरू आफ्नो ट्यालेन्ट देखाउन चाहनुहुन्छ भने हाम्रो स्टेशनको नम्बरमा कल गर्नुहोला 056 563 332 र 33 रहेको छ भन्ने क्रममा। आइतिर भने कोही साथी हुनुहुन्छ अरे, लाइनमा आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, अमरजीत, कति क्लासमा पढ्नुहुन्छ अमरजीत? एट क्लासमा पढ्नुहुन्छ। कुन स्कुलमा पढ्नुहुन्छ नि? विद्या मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुल। विद्या मेमोरियलमा? अनि कस्तो चलिरहेको छ त पढाइ? पढाइ राम्रै चलिरहेको छ। राम्रै चलिरहेको छ। अनि भर्खर स्कुल गरेर आउनु भएको होला हो? कति पढ्नु भयो आज? हजुर, आज शुक्रबार थियो, हाफ पढाइ पढेर। ओके, धेरै पढ्नुपर्छ नि है। अनि खाजा खानुभयो त? खाजा खाइसके तपाईँ? मैले पनि खाइसके। अनि आज के सुनाउनुहुन्छ? सुनाउनुहोस् न, आफ्नो ट्यालेन्ट देखाउने हो, जे सुनाइ पनि हुन्छ, जोक्स, क्यारिकेचर। हेलो, हेलो, हजुर, डेलिगेसन भन्ने हुन्छ सुनाउनु त अलिकति। हेलो, ओ माई गड, आज के भइरहेको छ राज दाई, हाम्रो फोन कल डिस्कनेक्ट भएको भइसक्यो त। तपाईँ यसरी नै आफ्नो ट्यालेन्ट देखाउन चाहनुहुन्छ भने 056 563 332 र 33 रहेको छ हाम्रो स्टेसनको नम्बर, यसरी कल गर्दै गर्नुहोस्, र यतिर भने यो ब्रेक पछाडिको समयमा कार्यक्रममा अझ मजा लिनको लागि आउनुहोस् न यो कार्यक्रमको साङ्गीतिक कोसेली। Thank you. फल खाने आयो क्यारे मेला पहाडको फेरीमा छ सानो मेरो गाउँ पहाडको फेरीमा छ सानो मेरो नेपाल यो हाम्रो गाउँको विकास भए मात्र देश बन्छ राम्रो पहाडको फेदीमा छ सानो मेरो गाउँ पहाडको फेदीमा छ सानो मेरो गाउँ प्यारो लाग्छ जन्मिएको हुर्किएको ठाउँ पहाडको फेदमुनि छ सानो मेरो गाउँ भनेर आफ्नै आफ्नै देशको अनि आफ्नै ठाउँको आफ्नै गाउँको यो मिठो गीतले हामीलाई भन्दै थियो साथीहरू. यतिखेर भने कोही साथी हुनुहुन्छ हो राजदाई? ओके हुनुहुन्न अरे, गइसक्नु भयो अरे. ओके केही छैन साथीहरू, अब भने बिदा माग्नुपर्छ अरे, टाटा भन्नुपर्छ अरे. तर के गर्नु है साथीहरू, तपाईँसँगै बसेर यस्तै रमाइलो रमाइलो गीत सुन्न अनि तपाईँलाई नै इन्फर्मेसनका कुराहरू भन्न त मन थियो, तर के गर्नु, हाम्रो स्टुडियोको घडीमा 3:43 गइसकेछ. अब त डेफिनेटली बिदा माग्नै पर्छ. यतिजेलसम्म हामीलाई 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioorphan.com.nb लगइन गरेर सुन्नुहुने हाम्रो सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. र यसै गरी आज हाम्रो प्रोग्राममा कल गर्नुहुने हाम्रो 3 साथीहरू हुनुहुन्थ्यो, तर हाम्रो केही कारणवश हामी उहाँसँग कुरा गर्न सकेनौँ. सो सरी भन्न चाहन्छु हाम्रो सम्पूर्ण श्रोताहरूलाई. अर्को हप्ता छँदैछ तपाईँसँगै बसेर मिठा मिठा कुराकानी गर्न. र यतिजेलसम्म हामीलाई मलाई कन्ट्रोल रुमबाट सहयोग गर्नुभएकोमा हाम्रो राजदाईप्रति पनि आभार प्रकट गर्दै अर्को हप्ता पनि तपाईँसँगै बसेर मिठा मिठा कुराकानी गर्न र रमाइला रमाइला गीतहरू बजाउन म सुजा डेफिनेटली उपस्थित हुने बाचा गर्दै आजको लागि भने कार्यक्रम बलावजबाट म सुजा बिदा माग्छु. Thank you. Oh,